नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा, सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस। न्यायाधीशका विषयमा आज पनि संसदीय सुनवाई हुँदैछ। न्याय परिषदका सदस्यहरू नआउने भएपछि सर्वोच्च अदालतको फैसला र न्यायाधीशमाथि परेका उचिरीका विषयमा अहिले छलफल भइरहेको छ। संसदीय सुनवाई विशेष समितिले न्यायाधीश नियुक्तिका विषयमा जानकारी लिन न्याय परिषदका सदस्यलाई बोलाए पनि सर्वोच्च अदालतले बोलाउन नमिल्ने निर्णय गरेको छ। अयोग्य व्यक्तिलाई न्यायाधीश सिफारिश गरेको भन्दै संसदीय सुनवाई विशेष समितिले परिषदका सदस्यहरूलाई नै समितिमा बोलाएको थियो। समितिका सदस्य रविन्द्र अधिकारीले आज सर्वोच्च अदालतले गरेको फैसला र न्यायाधीशको योग्यताका विषयमा छलफल हुने जानकारी दिनुभयो। न्यायाधीश सिफारिसका विषयमा न्याय परिषदका पदाधिकारीसँग सुनवाई गर्न नपाइने फैसला गरेपछि संसदीय समितिलाई निर्णय गर्न अप्ठ्यारो भएको छ। सर्वोच्चको फैसलासँगै संसद र सर्वोच्च बीच टकराव देखिएको छ। अदालतको निर्णयसँगै संसदीय सर्वोच्चताकी अदालतको निर्णयसँगै संसदीय सर्वोच्चताको अदालतको सर्वोच्चता भन्ने बहस शुरू भएको छ। आर्चना न्यायाधीशमाथि परेको उचिरीको आधारमा सुनवाई समितिले परिषदका सदस्यलाई आज बोलाएको थियो। समितिमा रहेका दलहरूबीच छजना न्यायाधीशको नाम स्वीकृत गर्ने वा अस्वीकृत गर्ने भन्नेमा विवाद रहेको छ। नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले बिना कुनै प्रमाण स्वतन्त्र न्यायालयमाथि प्रश्न उठाउन उचित नभएको बताउनु भएको छ। नेपाल प्रेस युनियन कञ्चनपुरले बिहान सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपसभापति पौडेलले न्याय परिषदले विचार पुर्याएर सर्वोच्च अदालतको रिक्त स्थायी न्यायाधीश पदका लागि आर्चनाको सिफारिस गरेको बताउनुभयo। नेकपा एमाले र एकीकृत नेकपा माओवादीतर्फ इंकित गर्दै उहाँले राजनीतिक पूर्वाग्रह राखेर कसैप्रति लान्छना लगाउनु गलत भएको बताउनुभयो। कुनै एउटा पार्टीलाई लागेको भरमा न्याय परिषदको निर्णय उल्टाउनु गलत भएको उपसभापति पौडेलको भनाइ थियो। उहाँले संविधान सभाका 26 जना सभासद चयनका बारेमा सर्वोच्च अदालतले गरेको निर्णयलाई कंग्रेसले शिरोधारी गर्ने स्पष्ट पार्नुभयो। उपसभापति पौडेलले छिमेकी मुलुक भारतमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी नेतृत्वमा सरकार गठन हुँदैमा नेपालमा कुनै उतार चढाव नआउने जिकिर गर्नुभयो। मोदी सरकारका कारण सामान्य पहुँचमा फरक परे पनि भारतीय नीतिमा केही असर नपर्ने बताउनुभयो। हेटौडा भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने आउने छोटो दूरीको मार्ग आज बिहानबाट सञ्चालनमा आएको छ। यस सडक मर्मतका लागि भन्दै डिभिजन सडकालय हेटौडाले 45 दिनका लागि सडक बिहान 9 बजेदेखि बेलुकी 6 बजेसम्म बन्द गरेको थियो। आज बिहानैदेखि यो सडक 24 घण्टा सडक सञ्चालनमा आएको डिभिजन सडकालय हेटौडाका योग्य सुमनले बताउनुभयो। डिभिजन सडकालय हेटौडाले पहिलो चरणमा मर्मतका लागि भन्दै 1 महिना र त्यस अवधिमा पनि सडक बनि नसकेकाले अर्को 15 दिन सडक बन्द गरेको थियो। तर 2 पटक थपेको समयमा पनि सडक मर्मतको काम भने ठेकेदारको ढिलाइका कारण सकिएको छैन। सडक मर्मतको काम अहिले पनि चल्दैछ र सुबारीका साधनहरू पनि ओहोर दोहोर गर्न खुल्ला गरिएको हो। यस मार्ग अन्तर्गत भीमफेदीदेखि बाटो कुलेखानीसम्मको 15 किलोमिटर सडक मर्मत गर्ने र बाटो फ्राकिलो गर्ने कामका लागि सडक बन्द गरिएको थियो। यो कामका लागि डिभिजन सडकालय हेटौडाले 2,65,36,000 रुपियाँ सपना निर्माण सेवालाई जिम्मा दिएको छ। अफ्रिकी मुलुकहरूले नाइजेरियाको सशस्त्र समूह बोको हराम विरुद्ध युद्धको घोषणा गरेका छन्। फ्रान्सको राजधानी पेरिसमा भएको अफ्रिकी नेताको बैठकले बोको हराम विरुद्ध युद्धको घोषणा गरेको छ। मुलुकको उत्तर पूर्वी क्षेत्रमा बोको हरामले 283 जना छात्रलाई अपहरण गरी बन्धक बनाएपछि अफ्रिकी मुलुकले कडा कदम चाल्ने घोषणा गरेका हुन्। बैठकमा भएको सहमति अनुसार बोको हराम विरुद्ध गोप्य सूचना संकलन गर्ने, सीमामा निगरानी बढाइने, चाडतालको वरिपरि सेना